দুঃখ মুটু ছোড়ে রাগাইনি লাগছ মায়ার কই কি ভাইনি অজেনে দোষ মানলে তিমিলাই নাই মাগছ। नमस्कार, म लोक तथा दोहरी गायक बाल कुमार श्रेष्ठ तपाईं यति बेला कार्यक्रम गाम्बेसीका धुनहरू सुन्दै हुनुहुन्छ। पुनः स्वागत छ मित्र, कार्यक्रम गाम्बेसीका धुनहरू यति बेला श्रवण गरिरहनु भएको छ। म कमल सरगम छु तपाईँको साथमा भने यति बेला गायक एनबी लामासँगको कुराकानीलाई प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। र आजको बसाई विशेषतः नेपाली गीत सङ्गीतकै बारेमा, यिनै गीत सङ्गीतको पेरिफेरीको बारेमा कुराकानी जोडिरहेका छौँ। अलिकति रमाइलो अनि अझ मिठास त कार्यक्रमलाई बनाउने प्रयास जारी छ र नेपाली गीत सङ्गीतको बारेमा जानकारी, चर्चा परिचर्चा एनबी लामाको गीत सङ्गीतिक यात्रा, साङ्गीतिक यात्राको बारेमा पनि जानकारी गरिरहेको छौँ। एनबीजी पुनः स्वागत छ। हजुर, धन्यवाद। अब थोरै साङ्गीतिक यात्राकै कुरालाई फेरि मजबुत बनाऊँ होइन। सुरुवात कुन गीतबाट भएको थियो तपाईँको? मेरो सुरुवात भनेको एउटा एकदमै पहिला किन लजाउने जुन चाहिँ गीत, किन लजाउने हो किन लजाउने अब पालो हाम्रै हो माया लगाउने, जुन गीतबाट मेरो सुरुवात भएको थियो, जुन गीतमा चाहिँ प्रियजन राईको शब्द र हाम्रो सङ्गीतकार को नाम चाहिँ मैले बिर्सेछु, धेरै वर्ष पुरानो भयो, लगभग 11 वर्ष समथिङ नै भयो यो गीत गाएको मैले। त्यो गीतबाट सुरु गरेको, पछि गएर मैले खोटाङ अलेसी त्यसै यो मन चल्दो रहेछ एक्लो भएसी जस्ता गीतहरू गाएँ, पछि गएर पिरतीको हिसाब किताबमा पारिमान्य औलीचरीलाई जस्ता गीतहरू धेरै गाएँ। त्यसपछि पछिल्लो पटक आएर यो जुन गीतहरू गरिरहेको छु, जुन चाहिँ पश्चिमेली टाइपमा गरिरहेको छु, पहिलाको गरेको पूर्वेली टाइपको गीतहरू थियो, श्रोता मनहरूले त्यति रुचाएनन् त्यो टाइपको गीतहरू, पछिल्लो समय आएर मैले पश्चिमेली टाइपको गीतहरू गरिरहेको छु। अब जस्तो पश्चिमेली गीत र पूर्वेली गीतमा, तपाईँ पूर्वेली भेगमा जन्मिनु भयो होइन, पूर्वेली भेगमा जन्मिसकेपछि खासमा श्रोताहरूले एनबी लामाको चाहिँ स्वाद पूर्वेली गीतबाटै लिउँ भन्ने हुन्छ, तर तपाईँ पश्चिमेली भेगमा आउनु भएको छ। पश्चिमेली भेग भित्र महत्त्वपूर्ण चिजहरू के पाउनुभयो? अब पश्चिमेली गीत चाहिँ यस्तो टाइपको गीत हो कि मैले पूर्वेली गीतलाई पनि नराम्रो भन्न खोजेको होइन, म एउटा एक हिसाबले पूर्वेली सर्जक पनि थिएँ एक जमानामा। पश्चिमेली गीतमा एउटा छुट्टै मजा, यसमा जुन श्रोता मनहरूलाई पनि छुट्टै मजा र मलाई गाउने मान्छेलाई पनि छुट्टै मजा छ यसमा पश्चिमेली गीतहरूमा। र लाग्छ पश्चिमेली गीत एउटा छुट्टै एउटा राम्रो पाटो हो जस्तो लाग्छ। जस्तो एनबिजीले गीत गरिरहँदाखेरि जुन दिनहरू याद गर्नुपर्छ, जस्तो विगतमा सम्झना योग्य गीत दिनहरू, जस्तो गीत सङ्गीतमा सुरुवात गर्नलाई त तपाईँ त्यसै आउनु भएन होला, गीत सङ्गीत सुनेर मात्रै त भएन, एकदमै हजुर। को कसको साथ थियो त्यो बेला गीत सङ्गीतमा लाग्ने बेला? सुरुमा त स्पेसली समुदाय शम्भु राई दाईहरूसँगको सहायता थियो, साथमा अन्य धेरै साथीहरू हुनुहुन्थ्यो, ब्रेजन राई, स्पेसली समला हाम्रो बहिनी हिमाया सरको बहिनी हो, जुन उहाँहरूको साथी हो, एकदमै राम्रो साथी हो, अनि उहाँहरूको कारणले गर्दाखेरि नै म इम्प्रेस भएर, स्पेसली शम्भु राई दाईको भन्नुपर्छ, शम्भु राई दाईको गीतहरू सुन्थेँ प्राय गरेर, साथै खेमराज दाईको पनि गीतहरू राम्रो सुन्थेँ, र उहाँहरूकै गीतले गर्दा इम्प्रेस भएर म साङ्गीतिक क्षेत्रमा लागेको भन्नु पर्ला जस्तो लाग्छ। स्पेसली किनकि मेरो सानैदेखि नै हबी चाहिँ मेरो, म गायक या नायक चाहिँ बन्छु नै भन्ने सोचेँ, तर लास्टमा गएर गायक बने, नायक जस्तो नायक बन्न सक्नु भएन, सपना चाहिँ थियो गायक र नायक दुवै भन्ने। एनबी लामाले एउटा गीत गाइदिनु पर्यो भनेर धेरै श्रोता मनहरूले भन्नुभएको छ, जस्तो अघि नै तपाईँले गाइसक्नु भयो नयाँ गीत त होइन, अब हामीले तपाईँको आवाजबाट यति बेला प्रत्यक्ष रूपमा हेरिरहनु भएका दर्शकहरूलाई होइन, प्रत्यक्ष रूपमा सुनिरहनु भएका श्रोताहरूका लागि तपाईँको साङ्गीतिक यात्राकै पहिलो गीत हामीले सुन्नु पऱ्यो भने, साङ्गीतिक यात्राकै पहिलो गीत चाहिँ मैले अघि गाइदिएँ, बिचमा एउटा पूर्वेली भाका गाएको छु मैले, सो जुन गीत हजुरहरूको सुनिरहनुहुने सम्पूर्ण श्रोतामानहरूको लागि म सानो टुक्रा राख्न चाहन्छु। स्वर त्यति राम्रो त छैन. हिजो अस्ति मात्रै हामी ओखलढुङ्गाको रगानीमा कार्यक्रमको लागि हाम्रो बालकुमार सरहरू, हाम्रो बल्छी दुर्वे मास्टर काजी, हाम्रो कमल सरगम सरहरूसँगै हामी गएको थियौँ. जस्तो चिसोले गर्दा, चिसो र धुलोले गर्दा, बाटोमा लामो यात्राको कारणले गर्दाखेरि स्वर त्यति राम्रो छैन. तैपनि म गाएर सुनाउने प्रयास गर्छु. सुनिदिनु होला. चौतारीको छम्मै बर छेवैमा पिपलु, चौतारीको छम्मै बर छेवैमा पिपलु, तिम्रो साथ पाएपछि मन हुन्छ शीतलु, पारी बन न्याउली चरीलाई, पारी बन न्याउली चरीलाई, मेरो माया तिमीलाई जीवन भरिलाई, मेरो माया तिमीलाई जीवन भरिलाई, मेरो माया तिमीलाई जीवन भरिलाई. हजुर, एकदमै यसमा चाहिँ स्वर म एन बिलामा र साथमा हाम्रो आबा मुकारुङ दिदीले स्वरमा साथ दिनुभएको छ. र यसको शब्द भने किरण लामाले लेख्नुभएको छ भने यसको सङ्गीत चाहिँ हाम्रो शिलाबहादुर मोक्तान दाईले गर्नुभएको छ. एकदमै राम्रो गीत हो, तर पनि बजारमा त्यति राम्रो भएन. के छ आउने दिनहरूमा अर्को नयाँ राम्रो गीत ल्याएर आउँला भन्ने एउटा चाहना चाहिँ मनमा बोकेको छु. जस्तो अब तपाईँले नयाँ गीतहरू बजारमा ल्याइरहँदाखेरि, नयाँ गीतहरूको सिर्जना गरिरहँदाखेरि भोलिका साङ्गीतिक यात्रा बुझ्नु भएको छ, आजको साङ्गीतिक यात्रा बुझ्नु भएको छ. म पूर्वेली भेगमै जाँदैछु. जस्तो पूर्वेली भेगमा पछिल्लो पटक भने जस्तो गीतहरू आउन पाएको छैन. जस्तो पूर्वेली कलाकारहरूले पनि संरक्षण सम्वर्धन गर्छु, यस्ता गीत सङ्गीतहरू बजारमा ल्याउँछु भन्नुभएको छ, तर संरक्षण सम्वर्धन नै भएको छैन पूर्वेली गीतहरूको. तपाईँ आफूले चाहिँ कसरी स्विकार्नुहुन्छ, कसरी गीतहरू ल्याउँदै हुनुहुन्छ? मलाई जहाँसम्म लाग्छ, पूर्वेली श्रेष्ठहरू पहिलो समयमा जति राम्रो श्रेष्ठहरू हुनुहुन्थ्यो, जति राम्रो गायकहरू हुनुहुन्थ्यो, त्यस्ता राम्रो गायकहरू अहिले पूर्वेली गीतहरू गाउने गायकहरू त्यति अहिले छैनन् जस्तो लाग्छ. हुनुहुन्छ, पहिलाको गायकहरू हुनुहुन्छ, उहाँहरूले पनि त्यति याद गर्नुभएको छैन. प्राय पश्चिमेली भेगको गीतहरू चाहिँ प्राय गरेर बढी गाइराख्नु भएको छ उहाँहरूले पनि. पूर्वेली गायकहरूले पनि अहिले पश्चिमेली गीतहरू निकालेर सायद यो एउटा भनौँ न एउटा बजारमा आएको विकृतिले पनि हुनसक्छ सायद उहाँहरू पलाइनुभएको. र मैले अब चाहिँ म पनि एउटा पूर्वेली भेगकै एक दुईवटा गीतहरू चाहिँ गाउने तयारीमा छु. लाग्छ त्यो गीतहरू अलिक पृथक नै हुनेछन् गीत सङ्गीतमा, पूर्वेली गीत सङ्गीतमध्येकै एउटा पृथक हुनेछन् भन्ने चाहिँ मैले चाहना एउटा होप लिएको छु. हामी कार्यक्रम गाम्भीर्यका धुनहरूको श्रृङ्खलामा छौँ. तपाईँको माझमा एनबी लामाजी हुनुहुन्छ अनि म कमल सरगम छु. प्रत्यक्ष रूपमा जहाँबाट जस्तो अवस्थाबाट सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, सम्पूर्ण श्रोता मन अनि दर्शक मनहरूलाई पनि स्वागत गर्छु कार्यक्रम गाम्भीर्यका धुनहरूको यो श्रृङ्खलामा. र गीत सङ्गीत सँगै छँदैछ अनि तिनै गीत सङ्गीतका फेरि फेरिमा रहेर कुराकानी जोड्ने क्रम पनि जारी छ. नेपाली गीत सङ्गीतको क्षेत्रमा पछिल्लो पुस्ताका ती कलाकारहरूको बाहुल्यता धेरै देख्न सकिन्छ, तर निरन्तरता भने कम देख्न सकिन्छ. हो, यिनै निरन्तरता दिने क्रममा पछिल्लो पटक एनबी लामा आउनुभएको छ र उहाँको निरन्तरता साङ्गीतिक यात्रामा कतिको रहन्छ त्यो त हेर्न बाँकी छ, तर पछिल्लो पटक गीत सङ्गीतमा भने निरन्तर अगाडि बढिरहनु भएको छ. उहाँसँगको कुराकानीलाई थप मजबुत बनाउँदै जानेछु. यति बेला विश्राममा जानुपर्ने बेला भएको जानकारी हामीलाई बाहिरबाट राजेन्द्र जिएमजीले गर्नुभएको छ. अन्तिम विश्राम, छोटो विश्रामलाई पार गर्दै एनबी लामाको बाँकी साङ्गीतिक यात्राको कुराकानी जोड्न आउनेछु. यो छोटो अनि अन्तिम विश्रामसँगै पुनः स्वागत छ. मित्र कार्यक्रम गाम्भीर्यका धुनहरू सुन्दै हुनुहुन्छ, म कमल सरगम छु अनि आज हाम्रो अतिथिको रूपमा एनबी लामाजी हुनुहुन्छ. र तपाईँ श्रोता मन पनि प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, गीत सङ्गीतलाई मन पराउनुहुन्छ अनि गीत सङ्गीत आफ्नो सारथी बनाउनुहुन्छ भने तपाईँको साथमा हामी छौँ. र थोरै यो समयलाई सदुपयोग गर्दैछौँ र सदुपयोगको समय पार गर्दै जानेछौँ. पुनः स्वागत छ एनबीजी. धन्यवाद कमल सर. अब अन्तिम अन्तिममा छौँ, थोरै यो समयको सदुपयोग गरौँ. तपाईँको साङ्गीतिक यात्रा आगामी दिनहरूमा कस्ता गीतहरू आउँदैछन् यो पनि जानकारी गराइदिनुहोस्. हजुर, अब तत्कालै आउँदै गरेको स्पेसली मेरो गीत पश्चिमेली भाकामा छ. पश्चिमेली भाका भन्दा पनि हाम्रो एउटा रामु खड्काज्यूले सङ्गीत गर्नुभएको हो, मर्ने मिति भन्ने पछाडिको गर्नुभएको, उहाँले चाहिँ यस्तो टाइपको छ जुन चाहिँ हजुरहरूको समक्ष ल्याउनेछु, त्यो हजुरहरूलाई म पछि बजारमै आएपछि स्पेसली गिफ्ट गर्नेछु, अहिले म त्यसलाई भन्न चाहन्न है। र अर्को जुन मेरो आफ्नै शब्द सङ्गीतमा एउटा अर्को पूर्वेली भाका गर्दैछु, फुलको साथमा काँडा, जुन चाहिँ एकदमै पूर्वेली गीतहरूमध्येकै पृथक छ, त्यो पनि हजुरहरूको लागि ल्याउनेछु। दुई चारवटा गीतहरू अझै छन् सर, पेन्डिङमा छ, ल्याउने कोसिसमा छु सर, एकदम निरन्तरता दिँदैछु सर। हुन्छ, साङ्गीतिक यात्राको शुभकामना पनि दिन्छु। अन्तिममा आम श्रोतालाई जसले तपाईँलाई सुनेर बस्नु भएको छ, तपाईँको सारथी बनिरहनु भएको छ गीत सङ्गीतको, उहाँहरूलाई केही भन्न चाहनु भएको छ, छुटेका केही कुराहरू छ भने भन्नुहोला। मैले धेरै एसएमएसहरू हेरिरहेको छु, यति बेला लक्ष्मीजीले पनि धेरै सम्झना छ भन्नुभएको छ, लक्ष्मी मगरजीले होइन, हामीलाई टिका तारामीजीले पनि हेर्दै हुनुहुन्छ, सुन्दैछु पनि भन्नुभएको छ, धेरै साथीहरूको सम्झनाहरू पनि छ, ती सन्देशहरूलाई पनि लिने त्यो समय नभएको हुनाले त्यो समयलाई पार गर्नुपर्ने बाध्यता भएको छ। के भन्न चाहनुहुन्छ, के छुटेको छ भने? एकदमै हाम्रो रेडियो राजधानी मा गाम्बेसीको धुनहरू सुनेर बस्नुहुने सम्पूर्ण श्रोता मुटुहरूमा म के भन्न चाहन्छु भने, गीत सङ्गीतलाई माया गरिदिनुहोस्, गीत सङ्गीत सुनिदिनुहोस्। नेपाली गीत सङ्गीतहरू एकदमै राम्रा राम्रा गीत सङ्गीतहरू बजारमा छन् छन् हुन त कति प्राय जुन अलिकति विचित्र टाइपको गीतहरू, अलिकति नचाहिने शब्दहरू भएको होइन, विसङ्गति गीतहरू बजारमा छन्, तर त्यो गीतहरूलाई पनि उछिन्दै हामी अलिकति पृथक तरिकाको एकदमै राम्रो गीतहरू बजारमा ल्याउँदैछौँ, सुनिदिनु होला, माया गरिदिनु होला भन्दै म विशेष गरी कमल सर्कलम सरले यहाँसम्म बोलाइदिनु भयो, उहाँलाई विशेष धन्यवाद दिँदै, साथमा राजेन्द्र जेएमजीले पनि टेक्निकल सपोर्टमा साथ दिनुभयो, उहाँको लागि विशेष धन्यवाद दिँदै सम्पूर्ण सुनिदिनुहुने श्रोता मुठुहरूलाई म नमस्कार र बाई बाई भन्न चाहन्छु। र तपाईँको सम्पर्क नम्बर छन् भने पनि छोडिदिनु होला हाम्रो श्रोतालाई। हजुर, स्पेसली मेरो लागि हजुरहरूले कमेन्ट गर्नुहोला होइन होइन, प्रतिक्रियाहरू दिनुहोला, यसको लागि म नम्बर छोड्न चाहन्छु, 98510 88 7 99 510 88 7 99 र साथमा 98 03 5 88 5 98 03 5 88 5 88 यहाँहरूको लागि प्रतिक्रिया दिनुहोला र कमेन्ट गर्नुहोला। हुन्छ हुन्छ, धन्यवाद। उहाँसँगै म कमल सरगम पनि आजको बसाइबाट छुटिन्छु, भोलि फेरि हाम्रो भेट हुनेछ पुराना गीत सङ्गीतहरूको साथमा भन्दै हामी सबैजना यो युनिट नै छुटिन्छ। हवस् त, नमस्कार, आउँदा जाँदा लाउँला बिरा दिएको।